Book 2 67 سرسات سرسات ضمائر الملكية 2 سمبند واچك سرونام 2 سمبند واچك سرونام 2 النظارة چشمہ چشمہ لقد نسي نظارته وہ اپنا چشمہ بھول گیا وہ اپنا چشمہ بھول گیا اين ترك نظارته يا ترى پھر اس کا چشمہ کہاں ہے پھر اس کا چشمہ کہاں ہے الساعة घड़ी घड़ी अलसा आतिला उसकी घड़ी खराब हो गई है उसकी घड़ी खराब हो गई है अलसा मुअल्लका अला अलहाइत घड़ी दीवार पर टंगी है घड़ी दीवार पर टंगी है جواز السفر باسپورٹ باسپورٹ لقد فقد جواز سفره اس نے اپنا پاسپورٹ کھو دیا ہے اس نے اپنا پاسپورٹ کھو دیا ہے اين ترك جواز سفره يا ترى تو اس کا پاسپورٹ کہاں ہے तो उसका पासपोर्ट कहाँ है? हम, हुन, अलखास बिहम, बिहन। वे, उनका, उनकी, उनके। वे, उनका, उनकी, उनके। لا يستطيع الأطفال أن يوجدوا والديهم. बच्चों को उनके माँ बाप नहीं मिल रहे हैं बच्चों को उनके माँ बाप नहीं मिल रहे हैं लेकिन हा हुम अलवालिदान कादिमून हुनाक लो वहाँ उनके माता पिता आ रहे हैं लो वहाँ उनके माता पिता आ रहे हैं अंतुम कुम الخاص بكم آپ آپ کا آپ کے آپ کی آپ آپ کا آپ کے آپ کی كيف كانت رحلة حضرتكم سيد ميلر آپ کی یاترا کیسی تھی شری میولر آپ کی یاترا کیسی تھی شری میولر أين زوجة حضرتكم سيد ميلر؟ آپكي پتنی کہاں ہے شری میولر؟ آپكي پتنی کہاں ہے شری میولر؟ أنت كا حضرتك الخاص بك آپ آپ کا آپ کے آپ کی آپ आपका आपके आपकी كيف كانت رحلة حضرتك مدام سميث आपकी यात्रा कैसी थी श्रीमती स्मिथ आपकी यात्रा कैसी थी श्रीमती स्मिथ اين زوج حضرتك مدام سميث आपके पति कहां हैं श्रीमती स्मिथ आपके पति कहाँ है श्रीमती स्मिथ